आधी उमेर खाडीमै बितायो, बरु जापान गएको भए हुन्थ्यो क्यारे मैले, मलेसिया बसी आए पत्याउनन् कसैले, कोही केटीले मन पराउनन् उमेर ढल्की गयो, लौन गाँठे अब मेरो बेन हुने भयो, साउदी कतार दुबईमा थाइयो, आधी उमेर खाडीमै बितायो, बरु जापान गएको भए हुन्थ्यो क्यारे मैले, मलेसिया बसी आए पत्याउनन् कसैले, कोही केटीले मन पराउनन् उमेर ढल्की गयो, लौन गाँठे अब मेरो बेन हुने भयो, लौन गाँठे अब मेरो बेन हुने भयो। सबै फनमै खेर गयो, लौन गाँठे अब मेरो बिहा हुने भयो, निष्कल आयो फोन गर्न मन लायो, फोन गरेको केटीले उठायो, साउदी बस्दा उसैसँग लपारे जै भयो, पैसा माथि छैन भने मोबाइलै अफ भयो, कमाएको पैसा सबै फनमै खेर गयो, लौन गाँठे अब मेरो बेन हुने भयो, लौन गाँठे अब मेरो बेन हुने भयो। अब मेरो बिहे हुने भयो, छोरी सारा मत मन्दिर धाउन पर्छ अब दिमाग लगाउन अब केटी माग्न जान्छु लिचकी रम्चे गाउँमा पन्ध्र लाख त ब्याङ्क ब्यालेन्स भन्छु आफ्नै नाउँमा ढाटेर त फाइदै फाइदा भने जस्तै भयो लौन गाठे अब मेरो बिहे हुने भयो लौन गाठे अब मेरो बिहे हुने भयो अब मेरो बिहे हुने भयो।